कुनै पनि राम्रो हुन्छ। यति मात्रै कुरा हो कि गीत तपाईँ कसरी सुन्नुहुन्छ त्यसमा फरक हुन्छ। र त्यस्तै सङ्गीत पनि जेठो कान्छो यो नयाँ पुरानो भने हुँदैन, एउटा ट्यालेन्ट हो, एउटा प्रतिभा कुनै पनि हुनसक्छ। त्यस्तै एउटा प्रतिभा भर्खर फस्टाउने छ, मलाई लाग्छ त्यो प्रतिभाले अझै मेहनत गर्यो भने भविष्यमा झन् त्यसले राम्रो गर्न सक्छ। त्यो प्रतिभा हो समुजित बासकोटा। त्यसको गीत एउटा मैले गाएको थिएँ, पर्खी बसे आउला भने। र त्यस्तै यसको गीतकार पनि त्यस्तै अर्को प्रतिभा छन्, त्यो प्रखर निर्सा। लाग्न थाल्यो Time.